तिलाएसी खुसी भाछु सानो लगाएसी मेरो त बिल्ला भो मेरो त बिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन कुलमीमा सँग भर गरौँ दुईवटा जिल्ला भो किराती लाएसी खुसी भाछु सानो लगाएसी मेरो त बिल्ला भो मेरो त बिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुमीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुमीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो भन्छिन उडेन म मर्छु मेरो त बिल्ला भो मेरो त बिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन कुलमीमासँग भेट गरौँ दुईवटा जिल्ला भो म माया गर्छु अर्की भन्छिन उडेन म मर्छु मेरो त बिल्ला भो मेरो त बिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुमीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुमीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो एउटा विदेशी देखे भोके खा भुल्मी ससुराली बनाउँछु म गुल्मी मेरो त बिल्ला भो मेरो त बिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुल्मीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो भोके खा भुल्मी ससुराली बनाउँछु म गुल्मी मेरो त बिल्ला भो मेरो त बिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुमीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गुमीमा कुनसँग भेट गरौँ दुईवटा जिल्ला भो अर्का खाची टाढा छ दुरी गुन्दी गालाई बसी छ मकुरी मेरो चिन्ता के गर्छु अहिले सारा सपना पुराउँछु मैले मेरो तबिल्ला भो मेरो तबिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गोबीमा सँग भर गरौँ दुईवटा जिल्ला भो के गर्छु अहिले सारा सपना पुराउँछु मैले मेरो तबिल्ला भो मेरो तबिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गोबीमा कुन सँग भेट गरौँ दुईवटा जिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गोबीमा कुन सँग भेट गरौँ दुईवटा जिल्ला भो भर भयो जब हाँसी जीवन कटाउनु छ मेरो तबिल्ला भो मेरो तबिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गोबीमा सँग भर गरौँ दुईवटा जिल्ला भो भर भयो जब हाँसी जीवन कटाउनु छ मेरो तबिल्ला भो मेरो तबिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गोबीमा कुन सँग भेट गरौँ दुईवटा जिल्ला भो एउटी छिन अर्का खाची अर्की छिन गोबीमा कुन सँग भेट गरौँ दुईवटा जिल्ला भो एकअर्काको भर भयो जब हाँसी जीवन बिताउनु छ मेरो तबिल्ला भो मेरो तबिल्ला भो सुपा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा अर्घाखाँची सिमलपानी नौ रिकोटमा जन्मनु भएकी नवसर्जक लक्ष्मी शाही ठकुरीको पहिलो लोकदोहोरी एल्बम एउटा छन् अर्घाखाँची एउटा छन् गुल्मीमा सुर रामजी खाँड र लक्ष्मी शाही ठकुरी शब्द सिर्जना राहुल अधिकारी र लक्ष्मी शाही ठकुरी लय यमन खनाल पीआरबीटी पुरुष आवाजको लागि 6054-5182 महिला आवाजको लागि 6054-5183 इरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9894404 लक्ष्मी शाही ठकुरी को पहिलो प्रस्तुति एउटा छन् अर्घा खाँची एउटा छन् गुल्मीमा एउटी